समाचार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हुमाल। अब खबर विस्तारमा। नेपाल निसामती कर्मचारी युनियनको पूर्वी चितवनको रत्नगरमा भएको छैटौं राष्ट्रिय महाधिवेशन अध्यक्षमा सुबोध कुमार देवकोटालाई चयन गर्दै आज सकिएको छ। देवकोटा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो। त्यस्तै महासचिवको साध्यक्ष र अन्य केही पदमा पनि निर्विरोध निर्वाचित भएका छन्। युनियनको वरिष्ठ उपाध्यक्ष महिला उपाध्यक्ष श्रेणी बिहीन उपाध्यक्ष सचिव क्षेत्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यका लागि भने हिजो मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा विष्णुबहादुर राई माझीलाई पछि पार्दै गोपाल प्रसाद पोखरेल विजय हुनुभयो। पोखरेलले 393 तथा राई माझीले 153 मत ल्याउनुभयो। त्यस्तै महिला उपाध्यक्षमा दुर्गा देवी आत्रेय विजय हुनुभएको छ। आत्रेयले 272 तथा प्रत्याशी बिन्दा कुमार नेपालले 256 मत प्राप्त गर्नुभयो। मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी निर्विरोध निर्वाचित हुनुभयो। श्रेणी बिहीन उपाध्यक्षमा शंकर पुरी विजय हुनुभयो। पुरीले प्रत्याशी सोमनाथ कोइरालालाई 12 मतले पराजित गर्नुभएको हो। पुरीले 271 र कोइरालाले 259 मत पाउनुभयो। महासचिवमा जितबहादुर मडई निर्विरोध निर्वाचित हुनुभयो। यसै गरी सचिवमा दुर्गा प्रसाद भुइयाल, राजु प्रसाद उप्रेदी, राजेन्द्र बुढाथोकी र सुभाष कुमार कोइराला विजय हुनुभयो। चारजना सचिवका लागि 15 जनाको उम्मेदवारी परेको थियो। यस्तै मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगतबहादुर मगर निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा नवल बहादुर मल्ल निर्विरोध हुनुभयो। क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलबाट दिपेन्द्र कुमार खत्री, पश्चिमाञ्चलबाट जयेश्वर पन्थी, मध्य पश्चिमाञ्चलबाट विष्णुदत्त रेग्मी निर्वाचित हुनुभयो। क्षेत्रीय उपाध्यक्षमा मध्यमाञ्चलबाट प्रदीप कुमार श्रेष्ठ, सुदूरपश्चिमाञ्चलबाट प्रेमबहादुर निदाल र केन्द्रीय स्तरका कार्यालयबाट तर्फबाट उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले 17 सदस्य निर्वाचित गरेको हो भने 5 जना सदस्य मनोनयन हुने युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद प्राजुरीले जानकारी दिनुभयो। महाधिवेशनको गत 28 गते प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो। आज बुद्ध जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिशयोग दिवसको रूपमा समेत मनाइने गरिन्छ। आज विशेष गरी बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्ध धर्मावलम्बी भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरू बुद्धप्रति श्रद्धा र भक्तिभाव प्रकट गरिरहेका छन्। लुम्बिनी, काठमाडौँको स्वयम्भू बौद्ध लगायत विभिन्न देशका विहार गुम्बाहरूमा आज शील प्रार्थनाका साथै बुद्ध सम्बन्धी प्रवचनहरू भइरहेका छन्। इसाई पूर्व 563 अर्थात् आजभन्दा 2558 वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा शाक्य वंशी राशा सुद्धोधन र रानी मायावतीका पुत्रका रूपमा जन्म भएका राजकुमार सिद्धार्थ बोधगयामा ज्ञान प्राप्त गरेपछि गौतम बुद्धका नामले विश्वमा प्रख्यात हुनुभएको थियो। एसियाका ज्योतिका रूपमा सुविख्यात गौतमले 80 वर्षको उमेर कुशी नगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो। भगवान गौतम बुद्धद्वारा प्रतिपादित धर्म र उपदेशहरू नेपालका सार्थ नेपाल सार्क भारत चीन श्रीलङ्का बर्मा थाइल्यान्ड भुटान जापान भियतनाम कम्बोडिया लगायत विश्वका विभिन्न मुलुकमा बुद्ध धर्मका रूपमा विस्तार भएका छन्। यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले बुद्धको उपदेश श्रीमान उपयोगी भएको बताउनु भएको छ। 2558 बुद्ध जन्म जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डाक्टर रामवरणले भगवान गौतम बुद्धको जन्म बुद्धत्व र महापरिनिर्वाण प्राप्ति को आजको दिन हाम्रा लागि अत्यन्त पावन र महत्वपूर्ण दिन हो भन्नुभएको छ। सन्देशमा यादवले भन्नुभएको छ, विश्वमा शान्ति अहिंसा र प्रेमको सन्देश फैलाउन गौतम बुद्धका उपदेशहरू

हवस् त बिहान 11 बजीको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा